सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। जहाँ भए नि खुसी हुनु त्यति भए पुग्छ मलाई, जहाँ भए नि खुसी हुनु त्यति भए पुग्छ मलाई, दुःख पाकी सुने भने मुटुभित्र दुख्छ मलाई, जहाँ भए नि खुसी हुनु त्यति भए पुग्छ मलाई, दुःख पाकी सुने भने मुटुभित्र दुख्छ मलाई, पाउनै पर्ने ढिपी गरौँ अह हुन सक्दैन थियो, पाउनै पर्ने ढिपी गरौँ अह हुन सक्दैन त्यो, जहाँ भए नि खुसी हुनु त्यति भए पुग्छ मलाई, दुःख पाकी सुने भने मुटुभित्र दुख्छ मलाई, पाउनै पर्ने ढिपी गरौँ अह हुन सक्दैन त्यो, त्यसो गरे तिमी बस्ने त्यही मनले थुक्छ मलाई, जहाँ भए नि खुसी हुनु त्यति भए पुग्छ मलाई, दुःख पाकी सुने भने मुटुभित्र दुख्छ मलाई। तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई, तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई, तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई, तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई, तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन। म मान्छु केही स्वार्थहरूबाट प्रेम प्रारम्भ हुन्छ होला, हुनसक्छ यसको विकास पनि केही स्वार्थहरूसँगै हुन्छ, तर अलिकति फरक चाहिँ आज म के भन्दैछु भने, हरेक प्रेमहरू स्वार्थबाट सुरु भएर स्वार्थमै गएर टुङ्गिँदैनन्, केही त्यागमा रूपान्तरण हुन्छन्। एक गिलास पानी तापकेमा राखेर यत्तिकै छोडियो भने त्यो जति बेर पछि हेरे पनि एक गिलास नै हुन्छ, तर त्यही तापकेलाई लगेर आगो दन्दनी बलिरहेको अगेना माथि राख्यो भने केही बेरमै तापकेमा पानी हुँदैन, त्यो पानी बाफ बनेर उडिसकेको हुन्छ। फेरि त्यसै गरी एक गिलास पानी कुनै भाँडोमा राखेर डिप फ्रिजमा राखियो भने केही समयपछि त्यो बरफ बन्छ। भन्नुको तात्पर्य पानी सधैँ पानी नै रहँदैन, बाह्य वातावरणको प्रभावमा त्यो कहिले बाफ बन्छ अनि कहिले बरफ। पानी सधैँ बाफ बनेर नटुङ्गिए जस्तै प्रेमको अन्त्य पनि सधैँ पाउनुमा मात्रै हुँदैन, त्यागमा पनि हुन्छ, कहिलेकाहीँ हो त्यागमा पनि। यस्तै बुझेको छु मैले, केही पहिले बुझेको थिएँ, केही तिमीले बुझायो। तिमीलाई निसन्देह प्रेम गर्नु अघि मानवीय आवश्यकताहरू असीमित हुन्छन् भन्ने अर्थशास्त्रको नियम भुल्नु हुँदैन थियो मैले। परिणाममा त तिम्रो आवश्यकता परिपूर्ति गर्ने साधन भएमा, तिम्रो आवश्यकताहरू असीमित तवरले बढ्न थालेपछि सायद मेरो औकातको हेक्का भयो होला तिमीलाई, र त अनेकन दोषारोपणका साथ सम्बन्ध अन्त्येष्टिको सो घोषणा गर्दै बाटो अलग्ग्यायो। तिमी त सहजै फैसला सुनाएर गयौ, तर एकपटक मेरो बयान सुन्ने कष्ट समेत गरेनौ। म भने अझ हेर्दैछु तिमी गएको बाटो एउटा बलियो आशा छ मनमा फर्किन्छौ कि भन्ने एउटा गालामा थप्पड खाँदा अर्को गाला पनि थाप्नुपर्छ भन्ने महात्मा गान्धीको युग होइन यो यो त आफूले गालामा थप्पड खाए उसको शरीरै भरे निलडाम हुने गरी कुट्नुपर्छ भन्ने राजनैतिक कार्यकर्ताहरूको युग हो हाम्रो बजैले सधैँ भन्ने एउटा उखान थियो जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै चाहे भने तिम्रो हरकतको बदलामा म पनि केही त्यस्तै आवेगात्मक प्रतिक्रियाहरू जनाउन सक्थेँ होला तर यसो गर्न पटक्कै मान्दैन मेरो मन अह मान्दै मान्दैन किनकि मैले त त्यो व्यक्तिलाई गुमाएँ जसले मलाई माया नै नगर्दो रहेछ तर तिमीले त्यो व्यक्ति गुमाउँदैछौ जसले संसारमै सबैभन्दा बढी माया गर्थ्यो तिमीलाई केही मान्छेहरू अवसरले ढोका ढकढक्याउँदा हल्ला भएको महसुस गर्छन् भन्ने सुनेथे सायद त्यस्तै परिस्थितिको दास भयो तिमी पनि र त ढोका नढकढक्याउन चेतावनी दियो मलाई फेरि पनि तिम्रो त्यो चेतावनी सहर्ष ग्रहण गरे मैले मेरो प्रेमको प्रसादी सम्झेर तिम्रो हाँसोको लागि अरू पनि धेरै आँसुहरू रोइदिन सक्ने सामर्थ्य छ मसँग गहहरू रुजाइदिन सक्ने आँट छ अनि परेलीहरू भिजाइदिन सक्ने साहस छ तिमी खुसी हुन्छौ भने यस्ता बिझाउने मङ्सिर महिनाहरू पनि हाँसी हाँसी पचाउन सक्छु म महादेवले कालकुट विष पिए जस्तै किनकि असाध्यै माया गर्छु म तिमीलाई र गरिरहनेछु पनि तिमीलाई खुसी मिल्छ भने जसो पनि गरौँला म टाकुरामा पुगे पनि फेरि फेदी झरौँला म तिमीलाई खुसी मिल्छ भने जसो पनि गरौँला म टाकुरामा पुगे पनि फेरि फेदी झरौँला म नयाँ यात्रा नयाँ साथी हाँसी हाँसी जानु तिमी तिम्रै यादको अश्रु सागर जसो तसो तरुला म तिमीलाई खुसी मिल्छ भने जसो पनि गरौँला म टाकुरामा पुगे पनि फेरि फेदी झरौँला म तिमलाई खुसी थोरै भए मेरै भाको थापिदिउँला तिमलाई खुसी थोरै भए मेरै भाको थापिदिउँला हतार होला हाँस्न सुख मिल्छ भने बाँचिदिन्छु मोटो जलाए तिमीलाई सुख मिल्छ भने बाँचिदिन्छु मोटो जलाए तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन तिमी मेरै हुनुपर्छ भन्ने पनि छैन फेरि को कसको हुने भन्ने कुरा त पहिले नै निर्धारण भइसकेको हुन्छ रे त्यसैले त बुढापाकाहरू भन्छन् नि देखेको पाइँदैन लेखेको पाइन्छ भनेर यसै भनेर मन बुझाउनेछु म जहाँ भए नि जस्तो भए नि सधैँ खुसी भइरहनु भन्ने कामना गरिरहनेछु मलाई थाहा छ प्रेम कुनै साझेदारी व्यवसाय होइन जहाँ नोक्सानको पनि भागभन्डा गरिन्छ प्रेमले त लिनुसँग त्यति सम्बन्धै राख्दैन जति दिनुमा दिलचस्पी देखाउँछ उसको हाँसोमा स्वतः आफूलाई हाँस्न सिकाउँछ प्रेमले तर आफू रुँदा उसले पनि रुनैपर्छ भन्ने मान्यता भने कहिले राख्दैन त्यसैले पनि जति रुनुपर्ने हो म एक्लै रुँला कोक्कै कोक्कै रुँला भक्का निर रुँला अझ त्यतिले नै पुगेन भने डाँको छोडेर रुँला तर पनि रुन चाहिँ एक्लै रुँला किनकि त्यति साहसी पनि छैन म कि तिम्रो आँखामा आँसु छचल्किएको टुलु टुलु हेर्न सकौँ फुल फक्रिएपछि होइलाउँछ अनि रुखका पातहरू पनि सुकेपछि झर्छन् यो त प्रकृतिको नियम नै हो सायद यस्तो नियममा पर्दो रहेछ क्यारे भेटिएर छुट्नु पनि फेरि पनि मैले भने एकहोरो प्रेम गरिरहेँ तिमीसँग त्यसो त तिमीले पनि प्रेम गर्थ्यौ मसँग यो हिजोको मेरो विश्वास जुन आज ब्रह्ममा परिणत भएको छ हरेक टल्कने वस्तु हिरा नै नहुँदा रहेछन् तिमीबाट यही सिक्दैछु म काली गण्डकीको किनारमा पाइने शालिग्राम र औषध ढुङ्गाहरूको बीचमा निकै फरक हुँदो रहेछ तर त्यो फरकपन ठम्ब्याउन नसकेर एउटा मिठो भूल गरेँ मैले हिजो जसको आज प्रायश्चित गरिरहेछु म आफ्नो भन्नेहरूबाट विश्वास उडी गएपछि संसार बिरानो लाग्न थाल्दो रहेछ। सबै भएर पनि कोही नभए जस्तो, धेरै पाएर पनि केही नपाए जस्तो, अनि ओठ हाँसे पनि मन भने रोइरहे जस्तो, यस्तै यस्तै अनेकन अनुभूतिहरू सङ्घालिरहेछु म। साँच्चै भनौँ, नयाँ यात्रीसँगको तिम्रो नयाँ यात्राको खबरले पल पल भत्ती पोल्दैछ मलाई। कहानी र पोल्दैछ त्यो त थम्ब्याउन सकिरहेको छैन। बस यति थाहा छ, निकै भित्र भत्ती पोल्दैछ। भोलि आउने त्यो दिनको कल्पनाले झनै मलाई औडाह भइरहेको छ। जुन दिन एउटा नयाँ जिन्दगीको विधिवत सुरुवातका लागि तिमी जग्गेमा आसीन हुनेछौ कसैसँग, अनि बेहुलीले रुनुपर्छ भन्ने धर्म मान्दै थोरै रोइदिन्छौ तिमी, सायद त्यो दिनसम्म त रुनका लागि आँसु पनि बाँकी रहँदैनन् होला मसँग। त्यसैले यिनै बोलीहरू उपहार तिमीलाई। सक्छौ मनमा गुनेर जानु, सक्दिनौ मुटुमा थुनेर जानु। मेरो त के छ र, एउटा जिन्दगी न हो, तिमीलाई सम्झिँदै बसौँला, आफैलाई सम्झाउँदै बसौँला। नदी तरेपछि यात्रीले भोल्यो भन्दैमा माझीले मन दुखाउनु पनि त भएन नि। भएर तिमीलाई त निकै टाढा पुग्नुपर्ने होला, यसै गरी लम्किँदै जानु। सक्यो भने अरूको मन नदुखाइकन जानु, कसैको आँसुको कारण आफू नबनिकन जानु। सकिनौ भने त खै के भन्नु र, तर भुलेर पनि कहिले पछाडि फर्केर नहेर्नु। हेऱ्यौ भने नदीको किनारमा उभिएर तिमीतिर हेरिरहेको माझीको आँसुले बिझाउन सक्छ तिमीलाई, बिथोल्न सक्छ तिमीलाई, टाढा पुग्नुपर्ने तिम्रो लक्ष्य देखे। सधैँ सधैँ बतासिएर अघि गइरहनु तिमी, म यसरी नै तिम्रो खुसीको कामना गरिरहनेछु। तिमीलाई दोषी ठहर्याउने छैन, ढुक्क भए हुन्छ। एउटा माझीले केही समय सँगै बसेकै भरमा यात्रीसँग मन साट्नु नै गल्ती थियो भनेर चित्त बुझाउनेछु। मैले रुनु परे पनि तिम्रो सुन्दर संसार होस्, संसार पनि यस्तो होस् कि माया गर्ने घरबार होस्। मैले रुनु परे पनि तिम्रो सुन्दर संसार होस्, संसार पनि यस्तो होस् कि माया गर्ने घरबार होस्। तिमीले कहिल्यै हार्नुहुन्न, यसै गरी जितिरहनु। मैले हार्दा जित्छौ भने मेरो सधैँ हार होस्। मैले रुनु परे पनि तिम्रो सुन्दर संसार होस्, संसार पनि यस्तो होस् कि माया गर्ने घरबार होस्। भाइ शिखर चढा देवतालाई जपेको छु, आफ्नो बाटो काँडा ओछ्याई तिम्रो बाटो खानेको छु। मैले हार्दा तिमीले हार्नै पर्छ भन्ने छैन तिमलाई, सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई, तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई, तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन। तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन, नभए नि छुनै पर्छ भन्ने पनि छैन। लौ आउनुहोस् एकैछिन उसलाई सम्झि बहक्यौँ, बहकिँदा रुनै पर्छ भन्ने पनि छैन। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी भोजराज वारी महावीर छ आज पनि। प्रेमको सूक्ष्म विश्लेषण गरी टोपल्ने एउटा रेडियो कार्यक्रम बहकिने मन। मङ्सिर महिनाले उत्साहित भइरहनु भएको तपाईँ, मङ्सिरले नै तनावमा पर्नु भएको तपाईँ, अनि कागलाई बेल पाक्यो हर्षण विस्मात भन्दै बसिरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। चिसिँदै गरेको रातमा बिछौनामा घुस्रिसक्नु भएको तपाईँको निन्द्रा बिथोल्न आज पनि टुप्लुक्क आइपुगेँ सारथी भोजराज विश्वकर्मासँगै। तपाईँ रुँदा रोइदिन्छु, हाँस्दा रमाउँछु, ढुक्क हुनुहोस्, आज पनि खुबै बहकाउँछु। सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियोबाट प्रसारण भएको रेडियो कार्यक्रम बहकिने मन, रेडियो जागरण रूपन्देहीले उत्पादन गरेको कार्यक्रम बहकिने मन तपाईँ यतिखेर देशभरिका 54 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। म केही बेरपछि रेडियोको नामहरू लिन्छु। कार्यक्रम बहकिने मनमा हामी कुनै एउटा विषयमा चर्चा गर्ने गर्छौँ, एउटा प्रश्न रहने गर्छ। फोन सम्पर्कमा आउनुहुने तपाईँले 01-55-50-982 नम्बर डायल गरेर आउनुपर्ने हुन्छ र कार्यक्रममा रहेको प्रश्नको जवाफ तपाईँले एउटा वाक्यमा दिइसकेपछि तपाईँको मुक्तक राख्न सक्नुहुनेछ। मुक्तकको जवाफ मुक्तकमै फर्काउने प्रयत्नमा म रहनेछु र तपाईँले आउँदाखेरि पारिपट्टि रहनुहुने भोजराज विश्वकर्मा उहाँलाई तपाईँले आफ्नो नम्बर चाहिँ टिपाइदिनु होला र आज आउनुहुने साथीबाट उत्कृष्ट साथीलाई हामी अर्को हप्ता सुरुमै फोन गरेर कार्यक्रममा लिएर आउनेछौँ। र गत हप्ता फोन गर्नुहुने मध्येबाट यतिखेर हामीले फोन सम्पर्कमा लिएर आइसकेका छौँ अर्घा खाँसीका कान्छा घायल हुनुहुन्छ, उहाँसँग कुरा गरौँ र कार्यक्रममा अघि बढाउँ। घायलजी, स्वागत छ कार्यक्रममा तपाईँलाई। धन्यवाद हजुर। सन्चै हुनुहुन्छ? हजुर ठिक ठाक छ हजुरको। एकदम सन्चै छ। अनि अर्घा खाँची कहाँ हो तपाईँको बसाई? अर्घा खाँची मरेङ गाविस वार्ड नम्बर 5 पर्छ मेरो घर। के गर्दै हुनुहुन्छ तपाईँ? म अध्ययन गर्छु बिबिएस सेकेन्ड इयरमा। कहाँ पढ्नुहुन्छ? यही गाउँकै कलेजमा हो, सुरेथुम युनाइटेड क्याम्पसमा। अनि भनेपछि अरू अरू कुरा तपाईँलाई सोध्न मन लाग्यो, यो साहित्यमा तपाईँको रुचि कहिलेबाट लेख्न थाल्नुभयो, थोरै कुरा गरौँ न। झन्डै 12-15 वर्ष जति भइसक्यो मैले लेख्न थालेको। म 10 कक्षामा पढ्दादेखि नै लेख्थेँ र मैले बिचमा केही समय ग्याप राखेको हुनाले यत्रो लामो समय भएको बिचमा। अनि आज यो बहकिने मनमा गत हप्ताको उत्कृष्ट भइरहँदा कस्तो लागिरहेछ तपाईँलाई? अब जीवन भोगाईको यथार्थतालाई शब्दमा बटुले अनि देशभरको एउटा लोकप्रिय कार्यक्रमबाट मुक्तक वाचन गरे र यो मुक्तक चाहिँ साताको उत्कृष्ट घोषित भयो। अब हर्षको त सीमा नै छैन दाजु। ल ठिक छ, र आजको कार्यक्रम हामी तपाईँबाट सुरु गर्दैछौँ र तपाईँलाई आजको कार्यक्रमको प्रश्न तपाईँलाई राखेर मैले साथीहरूलाई पनि एकैपटक राखेँ। प्रेममा त्यागले कस्तो अर्थ राख्छ? त्याग अनि अदृश्य तपस्या त तपस्याको प्रतिफल नै प्रेम हो, तसर्थ प्रेममा त्याग अपरिहार्य छ मेरो विचारमा। एकदम मिठो भन्नुभयो एकै वाक्यमा पनि। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। सुरु गरौँ है त। हुन्छ हुन्छ। सुनेको छु तिम्रो माया अन्तै बसाई सरेवरे, सुनेको छु तिम्रो माया अन्तै बसाई सरेवरे, घायल आखिर नालायक भो अरू कोही मन पर्यो अरे। सुनेको छु तिम्रो माया अन्तै बसाई सरेवरे, घायल आखिर नालायक भो अरूकै मन पर्यो अरे। साथ दिने कसम खान्थ्यौ आखिर औकात देखाइ छाड्यौ, साथ दिने कसम खान्थ्यौ आखिर औकात देखाइ छाड्यौ, सोधे कहिले मेरो बारे भन्देऊ घायल मर्यो अरे। सुनेको छु तिम्रो माया अन्तै बसाई सर्यो अरे, घायल आखिर नालायक भो अरूकै मन पर्यो अरे। मन फेरिरहनेसँग मन साट्नु हुँदैनथ्यो घायल, मन फेरिरहनेसँग मन साट्नु हुँदैनथ्यो, एकोहोरो विश्वास गरी समय काट्नु हुँदैनथ्यो। मन फेरिरहनेसँग मन साट्नु हुँदैनथ्यो, एकोहोरो विश्वास गरी समय काट्नु हुँदैनथ्यो, जे भयो भइ त गयो पछुताएर के फाइदा, बाटोमा भेटिनेहरूसँग सपना बाँट्नु हुँदैनथ्यो। मन फेरिरहनेसँग मन साट्नु हुँदैनथ्यो, एकोहोरो विश्वास गरी समय काट्नु हुँदैनथ्यो। हस् नमस्कार, छुट्टिन्छौँ। कान्छा घायल हर्घ खाँचीबाट यतिखेर फोन सम्पर्कमा हुनुहुन्थ्यो। प्रेममा त्यागले कस्तो अर्थ राख्छ आजको विषय, आजको प्रसङ्ग यो हामीले लिएका छौँ। 01-55-50-982 नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। तपाईँ आइरहँदाखेरि म केही रेडियोहरूको नाम लिन्छु जुन रेडियोबाट कार्यक्रम यतिखेर तपाईँले सुनिरहनु भएको छ। रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह, कपिलवस्तुमा रेडियो समानता र भोइस एफएम, चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा, रेडियो नारायणी, नवलपरासीमा रेडियो परासी, रेडियो दाउनी, तनहुँमा रेडियो देवघाट मेरो साथी एफएम, दमौली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भेरी हरिडाँडा, बुलबुले एफएम, रेडियो सुर्खेत, बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, दाङमा रेडियो देउखुरी, रेडियो सरयुगंगा, प्रकृति एफएम, रेडियो हाम्रो पहुँच, दैलेखमा रेडियो ध्रुवतारा, रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट, रेडियो शारदा एफएम, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रुकुममा सानोभेरी एफएम, बैतडीमा सौगात एफएम, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थर र रेडियो गुञ्जन, सर्लाहीमा रेडियो एकता र रामेछापमा हजुरको रेडियोबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। कुनै रेडियोबाट कार्यक्रम बजिरहेको छ तर मैले यहाँनिर नाम लिइनँ भने तपाईँको जानकारी मसँग नआइपुगेको बुझेर भोलि तपाईँले फोन गरेर सिआइएनमा जानकारी गराउन सक्नुहुनेछ। प्रेममा त्यागले कस्तो अर्थ राख्छ, कोही मित्र फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। कसलाई नमस्कार गरेँ मैले? हजुर म किरण अभिरन नेपालगञ्जबाट। नेपालगञ्जदेखि किरणजी सन्चै हुनुहुन्छ? हजुर अनि हजुरको? एकदम आराम छ अभिरलजी। के गर्नुहुन्छ पेसागत रूपले? म स्टुडेन्ट हुँदै। ए कहाँ पढ्नुहुन्छ कतिमा? म नेपालगञ्ज महेन्द्र मल्टिपल क्याम्पसमा अहिले डिप्लो थर्ड इयर हो। ल ठिक छ, खुसी लाग्यो। र अभिरलाई मेरो प्रश्न, प्रेममा त्यागले कस्तो अर्थ राख्छ? प्रेममा त्याग भनेको त एउटा प्रेमको यथार्थ रूप हो भन्न चाहन्छु म है। हजुर यथार्थ रूप हो त्यो है? हजुर तपाईँको पनि आफ्नै विचार सुरु गर्नुहोस् अब तपाईँको मुक्तक। हजुर मैले सुरु गरेँ। म अछुत तिम्रो घर बस्नै हुन्न र, म अछुत तिम्रो घर बस्नै हुन्न र, तिमीसँग पिटी साइनु गाँस्नै हुन्न र, म अछुत तिम्रो घर बस्नै हुन्न र, संसार बदलियो युग फेरियो तैपनि, संसार बदलियो युग फेरियो तैपनि, दो बाटोमा तिमीसँग हाँस्नै हुन्न र, म अछुत तिम्रो घर बस्नै हुन्न र, तिमीसँग पिटी छैन गाँस्नै हुन्न र। यो संसारमा छुत अछुत कसले बनायो, यो संसारमा छुत अछुत कसले बनायो, मान्छे उही हो र पनि फरक रूप कसले बनायो, यो संसारमा छुत अछुत कसले बनायो, मान्छे उही हो र पनि रूप कसले बनायो, हामी त नास्तिक हौँ मान्दैनौँ केही कुरा, हामी त नास्तिक हौँ मान्दैनौँ केही कुरा, र पनि मूर्ति पुज्ने धूप कसले बनायो, यो संसारमा छुत अछुत कसले बनायो, मान्छे त एउटै थियो र पनि रूप कसले बनायो। हस् नमस्कार छोटिन्छ। अविरलजी नेपालगञ्जबाट आउनु भएको थियो। म आज तपाईँलाई सोधिरहेको छु कि प्रेममा त्यागको महत्त्व चाहिँ के हुन्छ भन्ने विषयमा, र केही आफ्ना कुराहरू पनि सुनाउनु छ तपाईँलाई। प्रेममा त्याग भन्ने बित्तिकै विशेषतः यसले दुई थरी अर्थ लगाउँछ। पहिलो प्रेम प्राप्तिमा गरिने त्याग, जस्तै प्रेम प्राप्तिका लागि पारिवारिक सम्बन्ध, धन सम्पत्ति, पद प्रतिष्ठा आदि त्याग्नु। केही दिन अघि अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख डेभिड पेट्रियासले पूर्व सैन्य अधिकृत पाउला ब्राडवेलसँगको आफ्नो विवाहपछिको सम्बन्धका कारण राजीनामा दिन बाध्य भए पदबाट, किनकि अमेरिकी सैनिक कानुन अनुसार विवाहपछिको सम्बन्ध गैर कानुनी मानिन्छ। उनले सिआइएको प्रमुख जस्तो पद प्रेम प्राप्तिकै लागि त्याग गरे। यस्तो प्रकारको त्यागलाई पहिलो थरी मान्न सकिन्छ। दोस्रो, आफूले माया गर्ने मान्छेको खुसीका लागि आफ्नो खुसी लुटाइदिने त्याग। यो दुई थरी त्यागमध्ये आज म दोस्रो थरीको त्यागको विषयमा चर्चा गर्दैछु, आफूले माया गर्ने मान्छेको खुसीका लागि आफ्नो खुसी लुटाइदिने त्यागको बारेमा, उसको हाँसोको लागि आफू रोइदिन सक्ने किसिमको त्यागको बारेमा आज म चर्चा गर्दैछु। र तपाईँलाई पनि सोध्न खोजिरहेको छु प्रेममा यस्तो किसिमको त्यागको अर्थ के हुन्छ भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म तिखरा सुन्दर सुदूरपश्चिमको बझाङ मर्तोलीदेखि म मालबहादुर बहरा सानु हो। मालबहादुर जी बझाङबाट है? हजुर, म तपाईँलाई एउटा कुरा सर्वप्रथम भन्न सक्छु राजु? हुन्छ भन्नुहोस् न। हामी चाहिँ यतिखेर बझाङको एउटा सामुदायिक रेडियो सेटिएफएम गाउँ बस्तीको आवाजबाट कार्यक्रम सुनिरहेका छौँ है। ए हजुर, श्रुति एफएमबाट है, त्यो जानकारी पनि पाएँ मैले। तर तपाईँको पछाडि रेडियोमा म बोलिरहेको छु, त्यो आवाज चाहिँ अलिक थोरै गरिदिनुहोस् न, कम गरिदिनुहोस् कि रेडियोमा सुन्नुहुने साथीहरूलाई अलिक टाढा गएर सुनिदिनुहोस् भन्नुहोस्, म तपाईँसँग फोनमै कुरा गर्छु ल। हुन्छ दाजु, एकदमै। तर मसँग रेडियो चाहिँ छैन, हुन्छ त्यसो भए तपाईँले लाउड स्पिकर गर्नुभयो कि मेरो आवाज फर्किरहेको छ त्यसैले भनेको मैले तपाईँलाई हजुर दाजु मैले लाउड स्पिकर गरेर तपाईँसँग कुरा गरिरहेको छु किनकि मेरो मोबाइल मेरो फोन बिग्रिएछ हजुरसँग हुन्छ हुन्छ त्यसो भए ल सुरु गरौँ कुरा प्रेममा त्यागले कस्तो अर्थ राख्छ प्रेमको यथार्थ रूप हो त्याग भनेको प्रेमको यथार्थ रूप हो है अब सुरु गर्नुहोस् तपाईँको मुक्तक यात्री म मेरी प्यारी मेरो पछि लाग्दै गर हिरा मोती भन्दिन म माया दिन्छु माग्दै गर यात्रा गर्दा बिच बाटोमा ठेसो पनि लाग्न सक्छ समस्याका जन्जिरहरू मेरो जस्तै नाच्दै गर हिरा मोती भन्दिन म माया दिन्छु माग्दै गर यात्री हुँ म मेरी प्यारी मेरो पछि लाग्दै गर यात्री हुँ म मेरी प्यारी मेरो पछि लाग्दै गर आफ्नै मनको मान्छेसँग माया माग्नु तपाईँ आफ्नै मनको मान्छेसँग माया माग्नु तपाईँ हिँड्दा हिँड्दै पनि कहिले नथाक्नु तपाईँ आफ्नै मनको मान्छेसँग माया माग्नु तपाईँ हिँड्दा हिँड्दै पनि कहिले नथाक्नु तपाईँ कहिले काहीँ जन्जिरहरू आउँछन् होला जिन्दगीमा तर कहिले हरेस खाई नभाग्नु तपाईँ तर कहिले हरेस खाई नभाग्नु तपाईँ फोन सम्पर्कबाट चाहिँ गइसक्नु भएको छ सायद सुनिरहनु भएको होला यही विश्वास 0155 9 82 आउनुहोला प्रेममा त्यागले कस्तो अर्थ राख्छ स्वभावैले प्रेम पाउनका लागि गरिन्छ न कि गुमाउनका लागि यदि कसैले कसैलाई प्रेम गर्न थाल्छ भने त्यति बेला उसको एउटै मात्र अर्जुन दृष्टि जुनसुकै हालतमा उसलाई पाउँछु भन्ने नै हुन्छ अनि यो पाउने भन्ने शब्दको सोझो र सही अर्थ विवाह भन्ने हुन्छ कुनै केटा कुनै केटीसँग यसकारण प्रेम गर्छ कि भोलि उसलाई आफ्नो बनाउन सकौँ अर्थात् उसँग बिहे गर्न सकौँ किनकि विवाह नगरिकनै कसैलाई मेरो मान्छे भन्ने सर्वस्वीकार्य मान्यता हाम्रो समाजले कसैलाई दिँदैन न त कानुनले नै दिन्छ गलत अर्थ नलागोस् एउटा प्रासङ्गिक उक्ति यहाँनिर जोड्न चाहन्छु म जब तक लड़की कुमारी न हमारी न तुमारी यस्तै हो विवाह पूर्वको सम्बन्ध मैले अलि अघि सुनेको कुरा सायद यहाँनिर गलत अर्थ नलागोस् भनेर मैले राखेँ चित्त नदुखाउनु होला विवाह अघिसम्म आधिकारिक रूपले कोही पनि कसैको हुँदैन किनकि गाविसमा विवाह दर्ता मात्रै बन्छ प्रेम दर्ता बन्दैन तर प्रेमले पाउनुसँग सोझो सम्बन्ध राख्छ भन्ने बित्तिकै गुमाउनुसँग चाहिँ सम्बन्धै राख्दैन भनेर अर्थ्याउनु भने हुँदैन बरु यसलाई भैपरि आउने समस्याग्रस्त सम्बन्ध भन्न भने सकिन्छ एक दिनमा कति घन्टा हुन्छ भनेर सोधियो भने तीन कक्षामा पढ्ने विद्यार्थीले पनि सजिलै भनिदिन्छ 24 घन्टा भनेर तर त्यही विद्यार्थीलाई पढाउने शिक्षक भने प्रायः भनिरहेका हुन्छन् होइन अचेल दिन किन कति छोटो भएको अथवा लामो भएको भनेर एक दिन भनेको पुरै 24 घन्टा हो भनेर पढाउने शिक्षक पनि बारम्बार आफैले भुलेर दिन भनेको त घाम उदाएर अस्ताउने बेलासम्मको समय मात्रै हो भन्ने खालको कुरा गरिरहेका हुन्छन् यदि 24 घन्टालाई नै एक दिन मानेको भए त दिन कसरी लामो वा छोटो हुन्थ्यो र 24 घन्टा त जुनसुकै बेला पनि 24 घन्टा नै त हुन्छ नि 1 किलो कपासभन्दा 1 किलो फलाम गरुङ्गो हुन्छ भनेर सोचेर पनि कहीँ हुन्छ र 1-1 किलो भएपछि त बराबरी नै भयो नि मेरो भन्नुको आशय के हो भने जसरी हामीले एक दिन भनेको 24 घन्टा हो भनेर जान्दा जान्दै पनि बोलीचालीको भाषामा रातलाई दिन मान्दैनौँ ठिक त्यसरी नै प्रेम भन्ने बित्तिकै प्राप्ति मात्रै हो भनेर बुझिरहेका छौँ हामी त्याग अथवा गुमाउनुलाई पनि प्रेम नामको सिक्काको अर्को पाटो मान्न आनाखानी गरिरहेका छौँ तर मान्नु आवश्यक चाहिँ छ त्यसैले प्रेमलाई परिभाषित गर्दा पनि त्यागलाई चटक्कै भन्नु हुँदैन महाभारतको पनि पहिलो दोस्रो तेस्रो गरेर विभिन्न खण्डहरू छन् पहिलो खण्ड पढेर एकैचोटि तेस्रो खण्डमा गइयो भने धेरै कुरा छुट्न सक्छ म अरू कुरा एकैछिनमा भन्छु प्रेममा त्यागले कस्तो अर्थ राख्छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म सल्यानदेखि कालदा स्वर्णकार दादा ए स्वर्णकारजी सन्चै हुनुहुन्छ हजुर तपाईँलाई मेरो अर्को प्रश्न प्रेममा त्यागले कस्तो अर्थ राख्छ त्यागले प्रेममा प्रेम सक्सेस हुन्छ दादा झन् सक्सेस हुन्छ है अब सुरु गर्नुहोस् तपाईँको मुक्तको सुभाइ आँसुको महासागरमा पौडिन सिक्नुपर्छ समयको रफ्तारसँगै दौडिन सिक्नुपर्छ जिन्दगीको यात्रा त्यसै सहज हुन्न महावीर आँसुको महासागरमा पौडिन सिक्नुपर्छ समयको रफ्तारसँगै दौडिन सिक्नुपर्छ जिन्दगीको यात्रा त्यसै सहज हुन्न महावीर दादा सिधा अनि वक्रपथमा मोडिन सिक्नुपर्छ तपाईँले भने जस्तै दौ पौडिएर जानु तपाईँले भने जस्तै पौडिएर जानु टाढा पुग्नु छ होला दौडेर जानु तपाईँले भने जस्तै पौडेर जानु टाढा पुग्नु छ होला, दौडेर जानु। जीवनयात्रा पक्कै पनि त्यति सहज हुन्न साथी, जीवनयात्रा पक्कै पनि त्यति सहज हुन्न साथी, आइपरेका यात्राहरू मोडेर जानु। तपाईँले भने जस्तै पौडेर जानु निकै टाढा पुग्नुपर्छ, दौडेर जानु। नमस्कार, छुट्टिन्छौँ। सल्यानबाट आउनुभएको थियो 0155-9982 यो नम्बर खुला गरेका छौँ। प्रेममा त्यागले कस्तो अर्थ राख्छ तपाईँको बालु अब? हो, म मान्छु कि प्रेम पाउनकै लागि गरिन्छ, भोलि त्याग्छु भनेर गरिन्न। तर जब प्रेमले प्राप्तिको आशा राख्छ, त्यो प्राप्ति भनेको विवाह हो, अनि विवाहलाई हामी औपचारिक जिन्दगीको विधिवत सुरुवात पनि भन्न सक्छौँ। यहाँनिर धेरैले बुझ पसाएको तर बुझ्ने पर्ने गाँठै कुरा चाहिँ के हो भने, जिन्दगी भनेको चाहिँ फेरि सम्झौता हो, केही पाउनु र केही गुमाउनुको सम्मिश्रण हो। तर हामीले यो गुमाउने भन्ने कुरालाई सहजै स्वीकार्न सकेनौँ। वास्तविकता के हो त भनेर विश्लेषण गर्न अल्छी गर्दै जतातिर मान्छेको झुन्ड छ त्यतैतिर लागिरह्यौँ। अब्राहम लिङ्कनले विद्यालयका प्रधानाध्यापकलाई, मेरो छोरो जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस्, सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होस् भनेर लेखेको चिठी स्कुलतिरै पढेका हौँ हामीले। फेरि पनि जतातिर हुल छ त्यतैतिर लाग्ने मौलिक प्रवृत्तिबाट भने हामीले अहिलेसम्म पनि उन्मुक्ति पाएनौँ, पाउँदै पाएनौँ। बरु त्यही प्रवृत्तिलाई मलजल गर्नमै तल्लीन भइरह्यौँ। मार्क्सवाद भनेको विपरीतहरूको समरूपता हो, भिन्न भिन्न वैचारिक मतहरू भए पनि ती सबैलाई जिउँदो थाती राख्दै एउटै निर्णयको पुस्तिकामा हस्ताक्षर गरिन्छ। त्यहाँ लगभग यस्तै यस्तै हो प्रेम पनि, अनिश्चितताभित्र निश्चितता शिला खोजिन्छ। त्यहाँ पनि एउटा सिक्का माथि हुर्याएर भुइँमा खस्दा कि हेड कि टेल परे जस्तै प्रेममा पनि कि त प्राप्ति हुन्छ कि त त्याग। अरू कुरा एकैछिनमा गरौँला। कोही आउनु भएको छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्नु हुँदैछ? प्युठानको मरण थानादेखि बमबहादुर घटीमा गरो। बमजी, तपाईँलाई मेरो प्रश्न, प्रेममा त्यागले कस्तो अर्थ राख्छ? हजुर, प्रेममा त्याग हुनु जरुरी छ, नत्र प्रेमको अर्थ नै हुँदैन। त्यो तपाईँको परिभाषा, सुरु गर्नुहोस् अब तपाईँको मुक्तक। हस्, माया प्रेम गरौँ भनी पाइला अघि चाल्यौ किन, हाम्रो माया चोखो थियो बिचमा तिमीले ढाल्यौ किन। माया प्रेम गरौँ भनी पाइला अघि चाल्यौ किन, हाम्रो माया चोखो थियो बिचमा तिमीले ढाल्यौ किन। निष्ठुरी प्रेमी रहेछौ तिमी बल्ल थाहा भयो मलाई, निष्ठुरी प्रेमी रहेछौ तिमी बल्ल थाहा भयो मलाई, पिरतीको फुल फुल्न नपाई कोपी लामै फाल्यौ किन। माया प्रेम गरौँ भनी पाइला अघि चाल्यौ किन, हाम्रो माया चोखो थियो बिचमा तिमीले ढाल्यौ किन। सुरुमा त माया गर्ने भनी पाइला चालिनु होला, सुरुमा त माया गर्ने भनी पाइला चालिनु होला, मन मिलेन होला अनि तपाईँलाई ढालिनु होला। सुरुमा त माया गर्ने भनी पाइला चालिनु होला, मन मिलेन होला अनि तपाईँलाई ढालिनु होला। फक्रिएको फुल पनि ओइलिएर झर्छ भन्छन्, फक्रिएको फुल पनि ओइलिएर झर्छ भन्छन्, सिउरिन्छु भन्दै तपाईँलाई सुँगेर पो फालिनु होला। सुरुमा त माया गर्ने भनी पाइला चालिनु होला, मन मिलेन अनि तपाईँलाई ढालिनु होला। हस् नमस्कार, छुट्टिन्छौँ। बोमजी आउनुभएको थियो, उहाँसँग पनि कुराकानी भयो। 0155-9982 यो नम्बर हामीले खुला गरेका छौँ। तपाईँको फोन उठाउन भोजराजी निकै आतुर हुनुहुन्छ। आज हामी दुईजना मात्रै छौँ, पारिपट्टि भोजराजी हुनुहुन्छ अनि वारिपट्टि म छु महावीर। त्यागको कुरा गर्दैछौँ, प्रेममा त्याग या कसैको हाँसोको लागि आफूले केही त्याग्ने यो कुरा गर्दैछौँ। सकेसम्म त्यागको अवस्थामा पुग्नु नै हुँदैन, साम दाम दण्डभेद सबै लगाएर भए पनि प्राप्तिमै केन्द्रित हुनुपर्छ, नत्र पछिसम्म पनि धेरै नै बिझाउँछ त्यसले। यो विषयमा आगामी दिनमा चर्चा गर्नेछु म। तर फेरि जिन्दगी भनेको सम्झौता पनि हो, त्यसैले पनि विकल्प रहित तबरले आइपरेको त्यागलाई स्वीकार्न पनि सक्नुपर्छ। त्यस्तो त्यागले प्रेममा निकै ठुलो अर्थ राख्छ। हाम्रो समाजको बनोटले परिष्ट्याएको एउटा कुरा के हो भने, नारीभन्दा पुरुष स्वतन्त्र हुन्छन् पारिवारिक दबावबाट, त्यति साह्रै नियन्त्रित हुँदैन पुरुष जति नारी भइरहेकी हुन्छे। एउटा पुरुष सहजै परिवारमा विद्रोह गरेर भए पनि आफ्नो इच्छा पुरा गर्न सक्छ, तर त्यति सहजै त्यसो गर्न सक्दिन नारी। प्राय प्रेम विवाहमा भागेर विवाह गर्दा तोकिएको ठाउँमा केटी भन्दा केटा पहिला पुगेर कुरिरहेको हुन्छ केटीलाई, किनकि भाग्नका लागि झोलामा लुगा खाँदिरहँदा पटक पटक झस्किरहन्छे नारी। त्यति बेला ऊ यसरी भागेपछि मेरो परिवारमा भोलि के आपत्ति आइपर्ने हो भन्ने चिन्ताले ग्रसित भइरहेको हुन्छ। तर केटो भने यहाँबाट भागेपछि कहाँ गएर लुक्ने अनि अलि दिनमा पैसा सकिएपछि कोसँग माग्ने भन्ने योजना बनाउनमा व्यस्त भइरहेको हुन्छ। यदि भन्नुको अर्थ पुरुष भन्दा नारी परिवारप्रति संवेदनशील हुन्छ भन्ने नै हो। उसको यही विशेषताको कारण कतिपटक मुटुमाथि ढुङ्गा राखेर परिवारको निर्णयमा मौन सहमति जनाइरहेकी हुन्छ। हो एकैछिनमा कुरा गर्छु, बाँकी कुरा कोही हुनुहुन्छ फोन सम्पर्कमा उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। जति भन्न गरे पनि लाग्न धेरै गाह्रो, गर्दिन भयो भन्दा पनि भुल्न धेरै साह्रो। जति फुना गरे पनि लाग्न धेरै गाह्रो, गर्दिन भयो भन्दा पनि भुल्न धेरै साह्रो। सम्झना त छँदैछ है महावीर तिमीलाई, सम्झना त छँदैछ है महावीर तिमीलाई, बहकने मन नै हो भुल्न धेरै साह्रो। जति फुना गरे पनि लाग्न धेरै गाह्रो, गर्दिन भयो भन्दा पनि भुल्न धेरै साह्रो। नमस्ते। यही भन्छौँ तपाईँलाई भुलेर नजानुहोस्, यही भन्छौँ तपाईँलाई भुलेर नजानुहोस्, अरूहरूकै मनमा कतै डुलेर नजानुहोस्। यही भन्छौँ तपाईँलाई भुलेर नजानुहोस्, अरूहरूकै मनमा कतै डुलेर नजानुहोस्। मनको कुरा बहकिने मनसँग पोख्नु सधैँ, मनको कुरा बहकिने मनसँग पोख्नु सधैँ, कोही भेटियो भन्दैमा उतै खुलेर नजानुहोस्। यति भन्छौँ तपाईँ हामीलाई भुलेर नजानुहोस्। तपाईँलाई मेरो प्रश्न, प्रेममा त्यागले कस्तो अर्थ राख्छ? प्रेम भनेकै एउटा त्याग ठुलो कुरो, अब त्याग र प्रेम उस्तै हो मेरो लागि। धन्यवाद। तपाईँले सुरुमै मुक्तक राख्नुभयो, त्यसैले तपाईँको अर्को मुक्तक चाहिँ लिइनँ मैले। धेरै साथीहरू सुनिरहनु भएको हुन्छ, तसर्थ पनि म अलिक थोरै समयमा तपाईँलाई समेट्ने प्रयत्न गरिरहेको हुन्छु। प्रेममा त्यागले कस्तो अर्थ राख्छ यही सोधिरहेको छु म तपाईँलाई। नारीभित्र परिवारको खुसीमा आफू स्वतः खुसी हुन सक्ने बडो अजीबको तत्त्व सक्रिय हुन्छ। कहिलेकाहीँ यस्तै चपेटामा पर्छ पुरुषको प्रेम। परिवारको खुसीमा ऊ खुसी हुन सक्छ भने उसको यस्तो खुसीमा त्यो पुरुष पनि खुसी हुन सक्नुपर्छ। गाह्रो होला तर सक्नुपर्छ। यस्तो परिस्थितिको त्यागले जिन्दगीमा अत्यधिक ठुलो महत्त्व राख्छ। मरेर पनि अमर भए जस्तै, छुट्टिएर पनि झनै गाढा हुन्छ यस्तो प्रेम। दुवैले बाध्यतावश अरूसँगै औपचारिक सम्बन्ध सुरु गरे पनि मनबाट भने जिन्दगीभर एकअर्कालाई हटाउन सक्दैनन्। यसकै परिणामस्वरूप कतिले त आफ्नो सन्तानको नाम पनि उसकै नामबाट राखिदिने पनि गर्छन्। वास्तविकता भन्दैछु म, तपाईँलाई त्यस्तो लाग्यो होला पनि, जिन्दगीभर यस्तै तरह तरहका बहानाले सम्झिरहन्छन् एकअर्कालाई अनि बल्झाइरहन्छन् मनको घाउ। जब बुढाबुढी भएपछि समेगले कुनै बेला भेट हुन्छन् अनि सेतो कपाल, मोटो मोटो पावरवाला चस्मा र केही कुप्रिएको शरीरको भार थाम्ने लौरीमा आफ्नो परिचय साटिसकेका भए पनि सहजै ठम्याउँछन् एकअर्कालाई, सायद मनको नाताले होला। त्यति बेला पुराना यादहरू सम्झिएर अर्कैपट्टि मुन्टो फर्काई अघाउन्जेल रुन सक्छन्, तर पनि एकअर्कालाई छुन भने सक्दैनन्। हो, यसैलाई भनिन्छ साँचो माया, जहाँ त्यागको अलौकिक अर्थ हुन्छ। प्रेममा त्यागले कस्तो अर्थ राख्छ यही सोधिरहेको छु। अन्तिम साथी हुनुहुन्छ कोही, उहाँसँग म कुरा गर्छु। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रेममा त्यागले कस्तो अर्थ राख्छ? त्याग बिनाको प्रेम सफल हुन सक्दैन। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। मसँग प्रेम प्रस्ताव राख्ने तिमी कस्ती, मसँग प्रेम प्रस्ताव राख्ने तिमी कस्ती, रक्सी कस्तो होला भनी चाख्ने तिमी कस्ती, रक्सी कस्तो होला भनी चाख्ने तिमी कस्ती, आफ्नो र अर्काको इज्जत एउटै होइन र, आफ्नो र अर्काको इज्जत एउटै होइन र, दिउँसो भई एकान्तमा डाक्ने तिमी कस्ती, आफ्नो र अर्काको इज्जत एउटै होइन र, दिउँसैमा एकान्तमा डाक्ने तिमी कस्ती। मन पराएरै त प्रेम प्रस्ताव राखेकी होलिन्, मन पराएरै त प्रेम प्रस्ताव राखेकी होलिन्, तपाईँलाई पाउन भनी देवी देवता भाकेकी होलिन्, मन पराएरै त प्रेम प्रस्ताव राखेकी होलिन्, तपाईँलाई पाउन भनी देवी देवता भाकेकी होलिन्, मनको मान्छेसँग भेट्ने चाह उनमा पनि होला, मनको मान्छेसँग भेट्ने चाह उनमा पनि होला, त्यसैले त नदेख्ने गरी आउनु भनी डाकेकी होलिन्, मन पराएर नै त प्रेम प्रस्ताव राखेकी होलिन्। नमस्ते। गइसक्नु भएको छ सायद, प्युठानबाट ऋषिरामजी आउनु भएको थियो। कार्यक्रमको अन्तमा छौँ, अब चाहिँ छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ। प्रेममा त्यागले कस्तो अर्थ राख्छ यही सोधेका थियौँ हामीले, र तपाईँलाई केही जानकारी पनि दिनुपर्ने हुन्छ कि तपाईँले कार्यक्रम बहकिने मन ब्लगमा पनि केही ब्लगमा सुन्न सक्नुहुन्छ www.mohanbihani.blogspot.com यसैगरी www.chisapaninepal.blogspot.com www.nischalyub.blog.com र www.butwalonline.com मा यसैगरी पत्रिकामा बहकिने मन सचेत प्रयास राष्ट्रिय साप्ताहिक चितवनबाट प्रकाशित हुन्छ यो पत्रिकामा बहकिने मनको अंश पाउन सक्नुहुन्छ यसैगरी दार्चुलाबाट प्रकाशित हुने प्रतिभाको बारी साहित्यिक मासिक र कालापानी पोस्ट साहित्यिकमा पनि तपाईँले बहकिने मनको केही अंश पाउन सक्नुहुन्छ आज मसँग तपाईँका पत्रहरू छैनन् र तपाईँलाई म भन्दैछु पत्र पठाउनका लागि कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपालको यो ठेगानामा तपाईँले पत्र पठाउन सक्नुहुन्छ र कार्यक्रमको फेसबुक पेज www.facebook.com/बहकिनेमनमा पनि तपाईँले धेरै सुझावहरू दिन सक्नुहुन्छ र कार्यक्रम भोलि लिङ्क राख्नेछौँ कार्यक्रम त्यहीँबाट सुन्न र डाउनलोड गर्न पनि तपाईँले सक्नुहुन्छ र खुसीको कुरा 3107 बहकिने मनको यो परिवारमा फेसबुक पेज लाइक गरेर आइसक्नु भएको छ धन्यवाद सबैलाई साथको मुक्तकमा सबैलाई धन्यवाद दिँदै आज सञ्जिता रेग्मी चितवनका साथीको मुक्तक म लिँदैछु अञ्जुलीमा आँसु थापी रुँदा कहाँ थियो अञ्जुलीमा आँसु थापी रुँदा कहाँ थियो पत्थरलाई देउता सम्झी छुँदा कहाँ थियो अञ्जुलीमा आँसु थापी रुँदा कहाँ थियो पत्थरलाई देउता सम्झी छुँदा कहाँ थियो जुधेँ लडेँ संसारसँग सब चिज पाएँ आज दुनियाँले लत्याई एक्लै हुँदा कहाँ थियो अञ्जुलीमा आँसु थापी रुँदा कहाँ थियो पत्थरलाई देउता सम्झी छुँदा कहाँ थियो सञ्जिता रेग्मी चितवनका साथीको मुक्तक आजको साताको मुक्तकमा लिएँ बधाई छ तपाईँलाई प्रेमले प्रेममा त्यागले कस्तो अर्थ राख्छ यो सोधेको थिएँ सबैलाई धन्यवाद जो फोन सम्पर्कमा आएर आफ्नो कुराहरू राख्नुभयो मुक्तक राख्नुभयो यतिन्जेल फोन ट्राई गरेर पनि तपाईँको फोन लागेन तपाईँप्रति निकै आभारी छु म यति धेरै माया गरिदिनु भयो यो चिसो रातमा छिपिँदै गरेको रातमा तपाईँले सम्भवतः ननिधाउनु भारे देखेरसम्म बसिदिनु भयो सबैलाई आभार प्रकट गर्न चाहन्छु पहिलोपटक कार्यक्रम सुन्नुहुने तपाईँलाई सन्देश सुनिरहनुहुने तपाईँलाई सबैलाई मिठो सम्झना यतिन्जेल प्रविधिबाट मलाई सहयोग गर्नुहुने भोजराज विश्वकर्माप्रति आभार व्यक्त गर्दै महावीर विश्वकर्मा पनि प्रेममा त्यागले कस्तो अर्थ राख्छ भन्ने प्रश्नको जवाफ मुक्तकमा राख्दै अर्को हप्तासम्मको लागि छुट्टिन्छु सकेसम्म भेटेपछि नछुटेको राम्रो सकेसम्म भेटेपछि नछुटेको राम्रो छुटे पनि मनको नाता नटुटेको राम्रो सकेसम्म भेटेपछि नछुटेको राम्रो छुटे पनि मनको नाता नटुटेको राम्रो केही प्रेम अमर हुन्छन् छुटेपछि पनि केही प्रेम अमर हुन्छन् छुटेपछि पनि सकेसम्म भेटेपछि नछुटेको राम्रो छुटे पनि मनको नाता नटुटेको राम्रो केही प्रेम अमर हुन्छन् छुटेपछि पनि आफू हाँस्न उसको खुसी नलुटेको राम्रो सकेसम्म भेटेपछि नछुटेको राम्रो छुटे पनि मनको नाता नटुटेको राम्रो हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझै कसै माथि हुन्थ्यो ओ भेटिएर छुट्नु भन्दा भेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो भित्र भूल्यौ हामी सपनाको एकादेशमा कति कति झुल्यौ हामी कति मिठा कति न मिठा बात भित्र भूल्यौ हामी सपनाको एकादेशमा कति कति झुल्यौ हामी देखेर सपना टुटुनु भन्दा न देखिए कई जाति हुन्थ्यो हामी बीचको सम्बन्ध अझै कति माथि हुन्